कौडी नानै भाषण मात्रै चेला गर्छन् काम कौडी नानै जनतालाई माना नै नेताका दुई हातमा लाटु जनता जनतालाई माना नै नेताका दुई हातमा लड्डु जनतालाई माना नै हे आश्वासनका पोका बाँड्दै हिँड्छन् घर घर हे आश्वासनका पोका जनतालाई धोका कति दिन्छौ स्वार्थी नेता हे जन जनतालाई धोका कति दिन्छौ स्वार्थी नेता जनतालाई धोका बुझिए न बेथा घाइते विधवा बेपताको बुझिए न बेथा सर्वहारा नेता करोडौंका महलमा छन् सर्वहारा नेता सर्वहारा नेता करोडौंका महलमा छन् सर्वहारा नेता हे भन्छ भन्थे पहिले कोही सिङ्गापुर कोही स्विजरल्यान्ड भन्छ भन्थे पहिले स्वार्थी नेता अहिले आफ्नै भुँडी भर्न लाग्या हे स्वार्थी नेताले स्वार्थी नेताले आफ्नै भुँडी भर्न लाग्या स्वार्थी नेताले Oh, my God. हे पालै पालो गरी शासन सत्ता चलाउँदै छन् पालै पालो गरी यिनका भर पारी क्या बनेला संविधान देशको यिनका भर परी यिनका भर परी क्या बनेला संविधान देशको यिनका भर परी हे भूगोल धर्म जातिमा सिङ्गो नेपाल टुक्रिउँदैछन् भूगोल धर्म जातिमा भ्रष्टको साथमा नलाग्नु जनताले अब ए भर को साथमा भ्रष्टको साथमा नलाग्नु जनताले अब भ्रष्टको साथमा भ्रष्टको साथमा साथमा